अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। बित्ला तडपाउने यहाँ रातको कुरा छ, दिन त बित्ला तडपाउने यहाँ रातको कुरा छ, अलगिएका आत्मा र शरीरको साथको कुरा छ, अलगिएका आत्मा र शरीरको साथको कुरा छ। दुई मुटुको मिलनलाई बिछोडमा बदल दिन, दुई मुटुको मिलनलाई बिछोडमा बदल दिन, धनी गरिब सानो ठुलो जातको कुरा छ, धनी गरिब सानो ठुलो जातको कुरा छ, अलगिएका आत्मा र शरीरको साथको कुरा छ। माया सद्भाव सम्मानको कुरै छोडौँ यहाँ, माया सद्भाव सम्मानको कुरै छोडौँ यहाँ, सहयोग होइन आफन्तकै लातको कुरा छ, सहयोग होइन आफन्तकै लातको कुरा छ, धनी गरिब सानो ठुलो जातको कुरा छ। कुसंस्कार र कुरीतिलाई सकेनौ कि हटाउन, कुसंस्कार र कुरीतिलाई सकेनौ कि हटाउन, अझै पनि यो समाजमा भातको कुरा छ, अझै पनि यो समाजमा भातको कुरा छ, सहयोग होइन आफन्तकै लातको कुरा छ, धनी गरिब सानो ठुलो जातको कुरा छ, दिन त बित्ला तडपाउने यहाँ रातको कुरा छ, अलगिएका आत्मा र शरीरको साथको कुरा छ, धनी गरिब सानो ठुलो जातको कुरा छ। साँच्ची सहकर्मी सुशीला थापाले भने झैँ हाम्रो समाजमा कस्तो विडम्बना छ, मानिस मानिस बीचमा जात भात उसनिचको कुरा, जसले गर्दा हाम्रो समाजमा भाइचारा छ भने तापनि दबाउनेहरूबाट दबिएकाहरूको भित्री मनले भने त्यो भाइचारा महसुस गर्न सकिरहेका छैनन्, उनीहरू दोस्रो दर्जाको नागरिक जस्तो भएर बाँचिरहेका छन्। हाम्रो समाजको जातीय विभेद पनि कस्तो अचम्म लाग्दो छ भने आर्ने दाई विष्टावान भनिनेहरू कहाँ भाँडा बोकेर जानुहुन्छ, दलान बस्नुहुन्छ, कुकुरला भन्दा हेला गरेर उहाँलाई खाना टकारिन्छ। गजबको कुरा त के छ भने त्यसै दबाउने घरका मालिकका छोरा उनै आर्ने दाईकी छोरीसँग तल बेसी गोठमा पहिला उनलाई एक दाना सुन्तला टोक्न दिएर टोकिएको आधा सुन्तला उनले खाइरहेका हुन्छन् र उनको अस्मितासँग खेलवाड गरिरहेका हुन्छन्। तर यता बाबुलाई भने कुकुरलाई भन्दा हेला गरेर खाना टकारिन्छ, खाएको भाँडा धुन समेत लगाइन्छ। यस्तो अचम्म लाग्दो जातीय विभेदका कारण विशेष गरेर नव युवा युवतीहरू ठुलो पीडामा परेका छन्। त्यही समाजको कुसंस्कारलाई प्रतिनिधिमूलक घटनाका रूपमा उठान गर्नका लागि आज हामी बागलुङको देवस्थान गाविसको एक घटनालाई प्रस्तुत गर्न गइरहेका छौँ। देवस्थान गाविसका रेशम विश्वकर्माले बागलुङ जिल्लाकै एकजना क्षेत्री थर्की युवतीसँग गत 6 वर्षदेखि प्रेम सम्बन्ध राख्नु भएको थियो। त्यो थाहा पाइसकेपछि अझ भनौ ती जोडीहरूले अब छिट्टै विवाह गरेर भाग्ने सुइको पाइसकेपछि उहाँका परिवार र आफन्तजनले भगाएर अन्यत्रै लगेर जबरजस्ती विवाह गराइदिनु भयो, जसका कारण विवाह गरेर गइसकेपछि पनि ती क्षेत्री थर्की युवतीले आफ्नै पूर्व प्रेमीलाई दिनौ जसो फोन गरेर रुने कराउने र उनैसँग फर्किने बाचा गर्दै आउनु भएको छ भने यता रेशम विश्वकर्मा पनि एक महिना अघिदेखि बिछोडको पीडाले छटपटिँदै आउनु भएको छ। त्यसो त रेशम विश्वकर्मा र अन्य दलित जातिका युवाहरू पनि गत मक्सिरभरको लगनको महिनामा आफ्नै प्रेमिका गुमाएर बिछोडको पीडामा तडपिरहेका छन्। त्यसरी तडपिएका सबैजना दलित युवाहरूको प्रतिनिधिमूलक पीडाका रूपमा आज हामी बागलुङका तिनै रेशम विश्वकर्मालाई टेलिफोन सम्पर्कमा ल्याएर उहाँको जीवनको गोरेटो प्रस्तुत गर्न गइरहेका छौँ। हेलो, नमस्कार। हजुर नमस्कार। को रेशम बहादुर विश्वकर्मा बोल्नु भयो हैन हजुर म बागलाङको देवी स्थान गाविस रेशम बहादुर विश्वकर्मा बोल्दैछु तपाईं र मुस्कान छेत्री नाम परिवर्तन जो उहाँ छेत्री र तपाईं विश्वकर्मा अथवा समाजको नजरमा कथित तल्लो जात भएका कारण तपाईहरुको 6 वर्षदेखिको लामो प्रेम सम्बन्धलाई छुटाएर अन्यत्रै विवाह गराइयो रे जबरजस्ती भन्ने कुरा आको थियो त्यो केटी मुस्कान छेत्री हैन मैले उसलाई कक्षा 8 मा पढ्दाखेरि देखि उसलाई मन पराउँथेन उसको मेरो माया प्रेम चलिरहेको थियो अहिलेसम्म निरन्तर उसले पनि माया दिइरहेको थिएँ मैले पनि दिइरहेको थिएँ त्यसै अवस्थामा उसलाई अचानक एक महिना पहिले अब उसलाई बिहे गरेर अन्यन्त्रै जानु पर्यो भनेर उसले मलाई फोन गर्यो त्यसपछि रुनी कराउने गर्थ्यो यो जुन समाजको रूढिवादी परम्परा र समाजको सानो जात ठुलो जात भनेर हेर्ने यो कुकारेको कारणले उसलाई मैले गुमाउनु परेको छ उसले पनि पीडा पोखिरहेको छ फोनबाट फोन गरिरहन्छ रोइरहन्छ चिताइरहन्छ अनि अचानक यस्तो खबर सुन्दाखेरि मनमा साह्रै पीडा परेर अनि यो बजेलका खबर कार्यक्रमबाट यो मेरो पीडा मैले व्यक्त गर्नु अवश्य पनि समाजका हरेक गतिविधिहरू राख्छौँ किनभने यो कथित ठुलो जात सानो जात भएका कारण धेरै जोडीका एउटाको मुटु अर्कोसँग लगेर जबरजस्त जोडिएका अवस्था छन् कैयौँ देख्न सकिन्छ तर व्यक्त गर्न मान्छेले सक्दैनन् एकातिर प्रेम सम्बन्ध भइभइकन पनि फेरि अर्कोतिर विवाह गर्ने जबरजस्ती विवाह गरिदिने जुन चलन छ यसले गर्दा पक्कै पनि मुटु नदुख्ने त कुरा भएन तपाईँ एकदम पीडामा हुनुहुन्छ एक महिनादेखि छटपटिनु भएको छ सँगै हुँदा भेट्दा हजार रमाइलो गर्दाखेरि गाउँ दाउरा पछिल्लो मेलापात राम रसमा हामी सँगै घुम्ने सँगै जाने अनि हाम्रो नियमित फोन भेटघाट अनि नियमित चिठी पत्र पनि हाम्रो भइरहन्थ्यो हामी अझ कि पानी बिहान जाँदासँगै हामी सँगै जाने होइन यस्तो गर्छु उस्तो गर्छु भनेर उसले पनि मलाई फोन गर्ने केही कुरा नढाप्ने सबै माया दिइरहेको थिएँ अनि मैले पनि त्यसकै मायाको सहारामा राम्रैसँग पढेको थिएँ मेरो पढाइ नै निकै राम्रो थियो अनि त्यतिकैमा मैले गाउँ छोडेर पढ्न सहरतिर जानुपर्ने हो अनि सहर जाँदाखेरि पनि उसले भन्थ्यो सहर गए त मलाई भुल्ने होला सहरमा कति केटी पछि लगाउने होला भनेर उसले मलाई यस्तो भन्थ्यो अनि मैले सान्त्वना दिन्थेँ त्यस्तो होइन मेरो मनमा पटक माया गरेँ मैले होइन त्यही नै व्यक्ति मेरो मनमा छ मेरो मुठोमा तिमी नै थियो अरू कोही छैन त्यस्तो अन्यथा नसुत भनेर मैले उसलाई सम्झाउने गर्थेँ उसले पनि होला भनेर उसले विश्वास गरेको उसले महसुस गर्थ्यो अनि पढ्दा मैले लिएर गर्दा पनि ऊ नियमित फोन गर्ने भेटघाट भइरहने के छ कसो छ राम्ररी पढ्नु भन्दा उसले मलाई पनि लाग्थ्यो साँच्चै कि मैले राम्ररी पढ्नुपर्छ होइन तिमीलाई खुसी दिन सक्नुपर्छ तिमीले भनेको कुरा मैले मान्नुपर्छ भन्दा मैले उनले भनेका कुरा एउटा आज्ञाकारी बालकले जस्तो खुरु खुरु मान्थेँ र उनले पनि मैले भनेको कुरा केही नडारेको थिएनन् र आज अचानक उनी दुईवटा मुटु जुन छुटाएर एउटाको मुटु अर्कैकोमा लगेर टाँसिदिएका छन् जबरजस्ती जुन मैले यो पीडा भन्दाखेरि एकदम भक्कानो छुटेर आउँछ दाजु अब आउनु जाँदाखेरि म यति दुःखी भएँ यति रोएँ यति चिच्याएँ उनी पनि त्यस्तै अवस्थामा छिन् अहिले र उनले फोन गरेर पनि त्यस्तै अवस्थामा यस्तो छ उस्तो छ भनेर खाना पनि खाएको छैन भनेर भनेपछि विवाह भएको एक महिना भइसक्यो तर पनि फोन सम्बन्ध चाहिँ निरन्तर भइरहेको छ उहाँ रुने आफ्नो पीडा पोख्ने गर्नु भएको छ त्यसो भए हजुर रोइरहेछ पीडा पोखिरहेको छ होइन म यस्तो छ मैले किनेको छैन जानेको छैन यता मलाई कहाँ लिएछ कहाँ लिएछ तिम्रो याद आउँछ त्यही गाउँमा बसेको याद आउँछ होइन त्यही गाउँघरको याद आउँछ म छुट्न सक्दिनँ म यसमा आए पनि म छुटेको छैन म बाँच्न सक्दिनँ जस्तो लाग्छ भनेर एकदम रोइरहेछ अनि मेरो पनि त्यस्तै नै हालत छ दाजु जति जोगियो मुटु धड्किन्छ उनकै आभा पलपलमा खड्किन्छ मेरो माया रेशमजी किनभने यो ठुलो जात सानो जात भन्ने चलन छ, यसले गर्दा कयौं मायालु जोडीहरूका मुटु चुडिएका छन्, जबरजस्ती चुडाइएको छ। समाजको यो जुन सोच छ यो कहिले अन्त्य होला? अहिले पनि यो मानसिकता बुढापाकाहरूमा छ। जुन रूढिवादी परम्परा तोड्नलाई के गर्नु पर्ला? अब के गर्ने भन्ने त्यही, अब यो हटाउन त शिक्षाकै अब पहुँच चाहिन्छ होइन। जुन मान्छेमा शिक्षा छैन, जुन पढे लेखेको छैन, त्यसले यस्ता कुरा गर्छ। र अर्को कुरा, जुन मान्छेले आफूलाई मानिस हो भन्ने ठान्छ नि, त्यो व्यक्तिले कहिले पनि अरूलाई घृणा गर्दैन र अरूलाई त्यस्तो निष ठान्दैन। र समाजमा त्यस्ता व्यक्तिहरू रहन्छन् जसले आफूलाई मयम भन्ने जुन आफ्नो इज्जत गुमेको थाहा हुँदैन, र अरूको जुन सानो जातो छन् अरूको इज्जतमाथि दाग लगाउने, जुन अरूलाई हत्याउने यो यस्तो परम्परा छ। यो जुन त्यस्तो गर्छन् त्यो जुन आफूले मानव ठान्दैन त्यो त्यस्तो व्यक्तिले गर्छ भन्ने मलाई लाग्छ। सबको रगतमा नेपालीपन छ, सबको मुटुमा नेपालकै माया, जन्म जातको दलित हुँदैन, जन्म दिएको न क्षेत्री बहुना। सबको रगतमा नेपालीपन छ, सबको मुटुमा नेपालकै माया, जन्म जातकै दलित हुँदैन, जन्म दिएकै न क्षेत्री बाहुना। जहाँ उच्च नीच हुन्छ, जहाँ शोषण हुन्छ, त्यहाँ मानव बन्ने के आस गर्छौ, पूजा गर्छौ मन्दिरमा गई, पहिला आफ्नो बानी सुधार, के पूजा गर्छौ मन्दिरमा गई, पहिला आफ्नो बानी सुधार, के पूजा गर्छौ मन्दिरमा गई, सुधार। जहाँ मान्छेले मान्छेलाई भेदभाव गर्छौ, त्यहाँ ईश्वर पाउने के आस गर्छौ। जस्तो कि केही दिन अघि यो अर्घाचीकी युवती र गुल्मी नयाँ गाउँका एक युवाको विवाह भएको, एक हप्ता नबित्दै उनी पूर्व प्रेमीसँग फर्किन्, एक हप्तामै दुईवटा विवाह भए होइन, त्यस्तो सम्भावना देख्नुहुन्छ तपाईँले कि पर्दैन? उहाँको सुखद दाम्पत्य जीवनको कामना गर्नुहुन्छ, के लाग्छ? अब ऊ त अब निकै टाढा गइसकेको छ होइन दाजु, धेरै टाढा छ। उसको र मेरो अब जे हुन्छ सम्पर्क हुन्छ, हाम्रो पीडा पोखा पोख हुन्छ, अब एक हुने अब यो अवस्था मैले सायद देख्दैन। यो धेरै टाढा छ, अरूको बन्धनमा छ, म पनि यता त्यस्तै छटपटाइरहेको छु। मैले चाहेर के गर्ने, ऊ अरूको बन्धनमा छ होइन, ऊ अब अरूसँगै रमाउँछ, अरूसँगै त्यस्तो सम्बन्धमा छ भने अब उसलाई अब धेरै टाढा लगिसकेको छन्। र म पनि अब मैले सायद उसलाई पाउँदैन होला जस्तो मलाई लाग्छ दाजु, एकदम यो असम्भवको जस्तो लाग्छ। यो किसिमले मायाको परिभाषा सिउँदो भन्नु होइन, तिमीले आफ्नै बाटो रोजो, मैले आफ्नै सुरगारे, माया त तिमीलाई नै गर्छु आजै, तर अब हाम्रो बिहे सम्भव छैन। तिमले जो छो किसिमले मायाको परिभाषा सिउँदो भन्नु होइन, तिमले आफ्नै बाटो रोजो, मैले आफ्नै सुरगारे, माया त तिमीलाई नै गर्छु आजै, तर अब हाम्रो सम्भव छैन, अब हाम्रो अब भनेपछि ती सम्झना मात्रै बाँकी रहे अब त। हजुर, अब त्यही त भनौँ दाजु, अब यो सम्झना मात्रै, अब यो सम्झना छोडेर गयो भनौँ, अब अरू त के नै भन्न सक्छु र, मैले सम्झना मात्रै आउँछ, अब मन पिरोल्छ दाजु। तपाईँले भन्दै हुनुहुन्थ्यो निकै पत्रचार गरिन्थ्यो भन्नुहुन्थ्यो होइन, उहाँ पनि बागलुङ जिल्लाकै हो र? हजुर, उहाँ पनि बागलुङ जिल्लाकै हो। के छ तपाईँको स्मृतिमा उहाँलाई बिर्सनै नसक्ने क्षणहरू के छन्? बिर्सनै नसक्ने क्षण त धेरै छन् दाजु। उहाँसँग नियमित फोन भेटघाट यताउता कुराकानी गर्दा होइन, पत्रचारहरू उसले पठाएका पत्रहरू मसँग अझै 8-10 पत्र अहिले मेरो हातमै छन् होइन, त्यही पत्रहरू हेर्छु मात्र यस्तो महत्त्व हुँदो रहेछ जुन अहिले पत्रको महत्त्व अहिले थाहा पाएको छु मैले, त्यो पत्रहरू पल्टाउँछु हेर्छु, लेखेका कुराहरू खाएका वाचा कसमहरू होइन, जुन तिनी कविता तिनीहरू लेखेका छ एकदम मार्मिक छन्, मैले ढोका दिन्न त्यस्तै त्यस्तै लेखेको छ, जुन पत्र पल्टाइ पल्टा हेर्छु अनि त्यसै गरेर मेरो मन बुझाउने बाटो भएको छ। के छन्, एक दुईवटा सुनाउन मिल्छ? यहाँ उसले लेखेका अलिक महत्त्वपूर्ण म सुनाउन चाहन्छु। ल सुनाउनुहोस्। एउटा उनले कविता यस्तो लेखेका छन्, झुटो प्रेम नसम्झनु मलाई साँचो प्रेम गरेको छु, अरूको निम्ति नसम्झनु मलाई केवल हजुरको निम्ति बाँचेको छु, अनि अर्को हुरी किन चल्थे होला पाप झर्ने भए, माया किन लाउँथे होला बिछेड हुने भए, अनि यसरी उनले एकदमै मार्मिक एकदमै प्रेमको गहिराईमा डुबेर यस्ता मलाई पत्रकारहरू कविताहरू लेखेका छन् दाजु, जुन मैले बिर्सनै नसक्ने अवस्था छ।